bismillahirrahmanirrahim. Tera ilahin wala furani maji. Sahan number 42. Sahan number 42. کہ تین باتوں کا خصوصی خیال رکھنا ہے حج میں. ایک بات یہ ہے کہ میاں بیوی والا تعلق، یہاں تک فرمایا کہ تعلق تو بہت دور کی بات ہے، بے تکلفانہ گفتگو بھی میاں بیوی آپس میں نہ کریں۔ اور دوسری بات یہ ارشاد فرما دی کہ گناہوں سے اپنے آپ کو بچائیں۔ گناہوں سے بچانا ویسے بھی ضروری ہے، لیکن احرام کی حالت میں تو زیادہ احتیاط کرنی چاہیے، اور ان کاموں کو بھی اختیار نہیں کرنا چاہیے کہ جو اس حالت میں موجود، ویسے جائز جب اس حالت میں موجود کا کون کون سے ہیں۔ اب مثال کے طور پہ جو مملوک کام ہیں وہ بے تکلفانہ گفتگو میاں بیوی کی، یہ مملوک ہے۔ شکار کرنا احرام کی حالت میں یہ مملوک ہے، حتیٰ کہ کسی جانور کو ذبح بھی نہیں کر سکتا۔ اگر کسی جانور کو ذبح کرے گا تو ہر جانور حلال شمار نہیں ہوگا، اور وہ گوشت دوسرے بھی نہیں کھا سکتا۔ تو اس لیے شکار سے، اور شکار بھی کون سا، جو شکار زمینی شکار ہے اس کی اجازت نہیں، سمندر کی چیز ہے اس کی اجازت، مچھلی ہے تو کر سکتا ہے، لیکن جو زمینی اشیاء ہیں یا فضا کے پرندے ہیں ان کو شکار نہیں کر سکتا، یہ پابندی۔ اسی طرح یہ پابندی ہے کہ خوشبو کا استعمال نہیں ہو سکتا، خوشبو کا استعمال کرے گا تو بعض صورتوں میں دم دینا پڑے گا، بعض صورتوں میں فدیہ ادا کرنا ہوگا۔ تو اسی طرح بعض پابندیاں ہیں کہ جو حج کی وجہ سے، ویسے پابندی نہیں جائز کام، ان کاموں سے بھی اپنے آپ کو بچانا ہے۔ اور تیسری بات یہ کہ لڑائی جھگڑے سے اپنے آپ کو بچانا ہے۔ اب پھر یہاں جو خاص بات قرآن مجید کی فصاحت و بلاغت کے لحاظ سے قابل توجہ، کہ یہاں اللہ فرما دیتے کہ دیکھو کہ تم بے تکلفی اختیار نہ کرو، ولا تفسقو تم فسق نہ کرو، ولا تجادلو تم جھگڑا نہ کرو، یہ نہیں فرمایا۔ یہاں اسم استعمال فرمایا کہ یہ مہینے وہ ہیں جس شخص نے حج کا ارادہ کر لیا، حج کو اپنے اوپر لازم کر لیا یعنی احرام باندھ لیا، اب اس کے لیے کیا ہے، فلا رفس ولا فسوق ولا جدال، نہ بے تکلف ہونا، نہ نافرمانی کرنا، اور نہ ہی جھگڑنا۔ اس کو اسم کے طور پر بیان فرمایا، اس میں تاکید پائی جاتی کہ اللہ تبارک و تعالیٰ نے یہاں فصاحت و بلاغت کے لحاظ سے دو اشارے فرمائے ہیں تاکید کے لیے۔ ایک یہ کہ اس کو فعل نہیں بنایا، حکم نہیں دیا، ان چیزوں کا ذکر فرما دیا کہ یہ مملوک کام۔ پھر اس کے بعد دوسری بات یہ ہے کہ ہر ایک کے ساتھ لا علیحدہ استعمال فرمایا تاکہ تاکید پر تاکید ہو جائے کہ ان چیزوں سے اپنے آپ کو مکمل طور پر بچانا ہے۔ اور فرمایا کہ قدم قدم پر، صرف یہ نہیں کہ اپنے آپ کو گناہوں سے بچانا ہے، بلکہ حج میں قدم قدم پر نیکی اختیار کرنی، وقت ضائع نہیں کرنا، کہ فضولیات کے اندر وقت ضائع نہ ہو، ہر لمحہ نیکی کا لمحہ ہونا چاہیے، ہر کام نیکی کا کام ہونا چاہیے۔ اور فرمایا کہ دیکھو کہ اپنے ساتھ جو ہے، پھر یہ اس رسم جو تھی، یہ بات گزارش کی گئی تھی کہ اہل یمن کی رسم تھی کہ وہ زیادہ راہ ساتھ نہیں لیتے تھے، فرمایا اس کو تقویٰ نہیں کہتے، اسباب کو چھوڑنا یہ تقویٰ نہیں، تقویٰ کیا ہے کہ اسباب کو اختیار کرنا لیکن انحصار اسباب پہ نہ کرنا، اس کو تقویٰ کہتے ہیں۔ تو ہمیں کہ عقل والوں کہ اللہ سے ڈرتے رہو، تو اللہ کے حکم کی تعمیل تمہیں کرنی چاہیے۔ پھر یہ بات بھی ارشاد فرما دی کہ اگر اس کے ساتھ تجارت ہو جائے لیکن حج متاثر نہ ہو تو اس کی بھی اجازت ہے، اس کی ممانعت جو ہے وہ نہیں۔ پھر اس کے بعد یہ بات تھی کہ فرمایا کہ تم اللہ کا ذکر کرو اس طریقے سے جس طریقے سے اللہ نے تعلیم دی ہے، اور اللہ کا ذکر اس طرح سے اللہ نے تعلیم دی ہے وہ کیا ہے، کہ یہ جو کفار مکہ تھے، یہ مشرکین تھے یا قریش تھے، تو یہ لوگ آ کے یہاں پہ اللہ کا ذکر کرتے تھے، لیکن اللہ کے ذکر کے ساتھ اپنے معبودوں کا ذکر بھی کرتے تھے، تو اللہ کا ذکر خالصتاً نہیں ہوتا تھا۔ تو ہمیں کہ خالصتاً اللہ کا ذکر کرو، تو اس کے سوا کوئی معبود نہیں کے لائق بھی نہیں۔ تو ہمیں کہ اس سے پہلے تم نادان تھے، تمہیں پتا ہی نہیں، لیکن اب نبی علیہ السلام کے ذریعے سے تم بتلایا جا رہا ہے، تو لہٰذا ان احکامات پر تم عمل کرو۔ یہ بات فرما کے اب مزید ہدایات فرمائیں۔ قریش کا طریقہ یہ تھا کہ وہ مزدلفہ تک جاتے تھے، عرفات نہیں جاتے تھے، یہاں یہ ہے کہ جس وقت آپ مینا سے نکلیں گے تو راستے میں مزدلفہ نہیں رکیں گے, آپ سیدھے عرفات کے اندر جائیں گے. 9 ذوالحجہ کو صبح کو آپ نکلیں گے مینا سے, اور مینا سے نکل کے آپ عرفات میں تشریف لے جائیں گے. اب اس جگہ کو عرفات کہتے ہیں, کیوں کہتے ہیں؟ تو اس جگہ کو عرفات اس لیے کہتے ہیں, ایک تو یہ ہے کہ روایات میں یہ بات آتی ہے کہ حضرت آدم علیہ السلام جو ہیں وہ اترے ہیں سری لنکا کے علاقے میں, اور حضرت حوا رضی اللہ عنہا کو اتارا گیا جدہ میں, اس لیے اس کو جدہ کہتے ہیں, جدہ کے معنی دادی کے ہوتے ہیں, تو ان کو جدہ میں اتارا گیا تو اس لیے اس کا نام جدہ ہے. تو حضرت آدم علیہ السلام یہاں سے چلے اور حضرت حوا رضی اللہ عنہا وہاں سے چلے, یہ دونوں ایک دوسرے کو تلاش کرنے کے لیے نکلے. عرفات کے میدان کے اندر دونوں کی ملاقات ہوئی, تو عرفات کے معنی پہچاننے کی جگہ, تو لہٰذا ان دونوں نے ایک دوسرے کو اس جگہ پہ پہچانا, ملاقات ہوئی, اس لیے اس کو عرفات کہتے ہیں. دوسرا سبب اس کو عرفات کہنے کا یہ ہے کہ اس مقام پہ آ کے جب اللہ کا ذکر کرتے ہیں تو اللہ کی معرفت حاصل ہوتی ہے, اللہ کا قرب نصیب ہوتا ہے, اس لیے اس کو عرفات کہتے ہیں. پھر یہ کہ یہ وہ میدان ہے جہاں دنیا جہاں کے ایمان والے جمع ہوتے ہیں, تو ایک دوسرے کے ساتھ تعارف ہوتا ہے, تو اس لیے جگہ کو عرفات کہتے ہیں. قریش کا طریقہ یہ تھا کہ یہ عرفات جو تقریباً 12 میل کے فاصلے پر ہے, 20 کلومیٹر تقریباً ہے, تو یہ عرفات میں نہیں جاتے تھے, یہ جاتے تھے کہاں تک, مزدلفہ تک جاتے تھے, عرفات میں مزدلفہ جا کر رک جاتے تھے. کہ عام آدمی عرفات میں جائیں گے, ہم تو قریش ہیں, ہم تو خصوصیت رکھنے والے ہیں, ہمیں یہاں تک رکنا ہے, آگے نہیں جانا. کہ مزدلفہ جو ہے یہ حدود حرم میں ہے, عرفات حدود حرم سے باہر ہے, تو ہم کیونکہ قریش ہیں اور حرم کے جو ہے ذمہ دار ہیں, متولی ہیں, تو ہم حدود حرم سے باہر نہیں جائیں گے, اس لیے مزدلفہ میں رکتے. اب یہاں اللہ تبارک و تعالیٰ نے ان کی اس رسم کا رد فرمایا, اور عرفات کا جو وقوف ہے یہ فرض ہے, اس کو فرض فرمایا. اگر جو عرفات میں نہیں آئے گا تو اس کا حج نہیں ہوگا. اور پھر یہ بات بھی قابل توجہ ہے کہ باقی جتنے بھی مناسک ہیں اگر وہ رہ جائیں, ان میں کوئی تاخیر ہو جائے, تو اس کا تدارک موجود ہے, لیکن یہ عرفات کا وقوف ایسا فرض ہے جس کا تدارک نہیں, کہ جس کا عرفات کا وقوف رہ گیا اس کا حج نہیں ہوگا. تو لہذا وقوف عرفات کو فرض کیا گیا. یہ 9 ذوالحجہ کو ظہر کی نماز کے بعد سے لے کر 10 ذوالحجہ فجر کی نماز سے پہلے تک ایک لمحے کے لیے بھی اگر یہاں پہنچ گیا تو فرض ادا ہو جائے گا, یہ اللہ کی طرف سے سہولت. اگر کوئی اس وقت میں نہیں پہنچا تو عرفات کا فرض رہ گیا, اس کا حج نہیں ہوگا. تو اسی طریقے سے جہاں تک ظہر سے لے کر مغرب کل کا تعلق ہے, یہ وقت وہ ہے کہ اس وقت میں عرفات کا جو وقوف ہے یہ واجب ہے. تو اگر یہ واجب رہ گیا تو اس کی وجہ اس کا تدار ہو سکتا ہے وہ ہے کہ دم دینا پڑے گا, تو دم دینا پڑے گا تو یہ واجب ادا ہو جائے گا. لیکن یہ ہے کہ اگر کوئی عرفات میں آیا ہی نہیں تو اس سے اس کا فرض ادا نہیں ہوگا, اس کا تدارک بھی کوئی نہیں ہے, حج دوبارہ کرنا پڑے گا. تو یہاں اللہ تبارک و تعالیٰ نے ان کی اس رسم کی نفی فرمائی, فرمایا ثم پھر افیغ ہو تم واپس آؤ, من حیث جہاں سے افاغ الناس واپس آئے لوگ, کہ یعنی عرفات تک جاؤ, پھر عرفات سے جمرات کی طرف آؤ, تو یہ اپنے آپ مزدلفہ تک روک لینا اور عرفات میں نہ جانا, یہ رسم جو ہے یہ بدل لو. پھر اس کے ساتھ ہمیں واستغفر اللہ, اور بخشے چاہو اللہ. یہاں جتنا ویسے تو ہر مقام پہ ہر جگہ اللہ سے استغفار کرنا چاہیے, لیکن یہ مقام بطور خاص استغفار کا مقام ہے, تو یہاں اللہ سے بخشے چاہنے والے پر فرمائے ان اللہ, یقین اللہ تعالیٰ غفور بہت بخشنے والا ہے, اس کی رحمت تو بخشنے کے بہانے ملتی ہے, مگر کوئی اس سے فائدہ اٹھانے والا ہے, تو فرمائے ان اللہ غفور یقین اللہ تعالیٰ بہت بخشنے والا ہے. فرمایا کہ یہ بخشنا جو ہے کہ اللہ پر لازم ہے, نہیں اللہ پر لازم ہے. فرمایا رحیم نہایت رحم والا, یہ اس کی رحمت ہے جو بخشش فرما رہا ہے, مگر نہ اگر پکڑ فرمائے تو اس کو حق حاصل ہے. تو فرمایا کہ یہ بخش دینا یہ اس کی رحمت کی وجہ سے, تو یہاں رد ہے ये गिरोह का जो मोतजिला कह रहे थे, जो कहते थे कि अकलन साबित है कि जब अल्लाह से इस्तिग़फ़ार करें तो अल्लाह पर लाजिम है कि वो बख्श दे, तो अल्लाह ने शरत यात्रा कि अल्लाह बहुत बख्शने वाला है, लेकिन यह बख्शना मजबूरी की वजह से नहीं, उस पर लाजिम नहीं, रहीम निहायत रहम वाला है, ये उसकी रहमत है कि वो बख्शिश फरमा दे। फिर यहाँ दूसरा इशारा ये है कि वो सिर्फ बख्शने वाला ही नहीं, रहीम भी है, और रहीम कहते हैं निहायत रहम करने वाले, कि वो सिर्फ बख्श ही नहीं फरमाता बल्कि पूरी तरह से अपनी रहमत की लपेट में ले लेता। तो फरमाया कि यकीन अल्लाह बहुत बख्शने वाला निहायत रहम वाला है। तो अब तक की जो कोताहियाँ हैं उसके लिए अल्लाह से इस्तिग़फ़ार, जब इस्तिग़फ़ार करोगे तो अल्लाह तबारक व तआला तुम्हारी बख्शिश फरमाए। अब फरमाया फैदा का वही तुम पास जो तुम पूरा कर लो, मनासिक तुम अपने मनासिक को, मनासिक जमा है और वाहिद है मनसब, मनसब कहते हैं हज के काम को, तो मनासिक ही जमा है हज के जितने काम हैं, अरफात का वकूफ है, बैतुल्लाह का तवाफ है, तो सफा और मरवा की सही है, तो ये सारे काम हज के मनासिक में शामिल। तो मीना में आना है, फिर मीना से जो है वो अराफात में जाना है, अराफात से फिर मुजलफा में आना है, मुजलफा में फिर जवारात में आना है। तो हमें जिस वक्त तुम इन हज के मनासिक को पूरा कर लो फिर क्या करो, तो अरबों में एक तरीका ये भी था कि जिस वक्त 10 तारीख को ये फारिग होते थे कि 10 तारीख 10 ज़ुलहिज्जा को मनासिक से फारिग हुए तो फिर मीना में जमा होते। अब मीना में जमा होते तो यहाँ पे 10, 11, 12 और 13 यहाँ बाजार सजता था, बाजार लगता था, तो यहाँ बाजार लगता था, एक रौनक पैदा करते थे, फिर बाहमी तौर पे मुकाबला करते थे, शेर व शायरी था, शेर व शायरी का मुकाबला होता, फिर हर कबीला अपने आबा व अजदाद की तारीफ करता, हमारे आबा व अजदाद किए थे शायरी में उनकी तारीफ करते, अजमत बयान करते थे, तो ये एक मुकाबले की कैफियत यहाँ पैदा होती। तो यहाँ फरमाया कि देखो कि यहाँ बाप दादा का जिक्र नहीं बल्कि यहाँ किस का जिक्र करना है, बाप का जिक्र क्यों करते हो, बाप का जिक्र इसलिए करते हो कि वो तुम्हारा मोहसिन है, तुम्हारी ज़रूरियात को पूरा करता है, तुम पे शफ़क़त करता है, तो जब इसको तुम काबिले जिक्र समझते हो तो वो ज़ात जिसने तुम्हारे बाप को पैदा किया, जिसने तुम्हारे बाप के दिल में तुम्हारे लिए शफ़क़त पैदा की, उस ज़ात का जिक्र कितना करना चाहिए, तो यहाँ उसका जिक्र होना चाहिए। तो हमारा का फैदा का वही तुम पस कर तुम पूरा कर लो, मनासिका को अपने मनासिक को, फज करल्ला का जिक्र करो अल्लाह का जिक्र तुम बाप अपने जिक्र की तरह जो अपने बाप दादा के लिए तुम करते हो। अव बल्कि अव के मानी या के होते हैं, लेकिन यहाँ अव के मानी बल्कि, बल्कि अशद जिक्र ज़्यादा सख्त जिक्र, ज़्यादा शरीर जिक्र, बहुत ज़्यादा जिक्र, अपने रब का जिक्र तुम्हें बहुत करना चाहिए। फरमाया कि फिर लोगों की तलब के लिहाज से दो किस्में हैं, ये मकाम दुआ है, ये सारे जो मकामात हैं ये दुआ के मकामात हैं, अब इन मकामात पर दुआ करो, मांगो अल्लाह से क्या मांगना है। तो फरमाया कि दो किस्म के लोग हैं मांगने वाले, एक किस्म का गिरोह वो है कि जो दुनिया ही मांगता है, जिस जगह जाएगा दुनिया ही मांगेगा, और दूसरे खुश नसीब लोग वो हैं समझदार साहिब फहम जो अल्लाह से आखिरत तो दुनिया दोनों मांगते। तो हमें अगर फमीन नासी बस लोगों में से मैं यकूलू जो कहते हैं रब्बाना ए हमारे रब आती ना तो दे हमें फिर दुनिया दुनिया, बस दुनिया ही मांगते हैं, दुनिया के बातें मांगकर अल्लाह मुकदमे में कामयाबी, अल्लाह औलाद देते, अल्लाह फलां फराखी फलां मामले में फराखी अता फरमा दे, अल्लाह इज्जत दे दे, अल्लाह सियासत में ऊंचा मकाम दे दे, अब उम्र भी कर रहे हैं, हज के लिए भी जा रहे हैं, मांग कह रहे हैं कि अल्लाह इलेक्शन में कामयाब हो जाए। तो मैं लोगों में से वो लोग भी हैं कि जो दुआ करते हैं किसके बारे में, दुनिया के बारे में, तो मैं ये वो बदनसीब हैं कि वह माला नहीं उसके लिए, फिर आखिरत या आखिरत में मिन खलाक, मिन खलाक कोई हिस्सा, कि ये मकाम तो आखिरत मांगने का है लेकिन आखिरत नहीं मांगना, तो फरमाया कि आखिरत में उनके लिए कोई हिस्सा नहीं। तो मैं वमीन हूँ और इनमें से हूँ, मैं यकूलू जो कहते हैं रब्बाना ए हमारे आतीना तो दे हमें फिर दुनिया दुनिया में हसनतन भलाई, यहां अल हसना नहीं फरमाया, हसन अतन ये नकिरा है। यहां मकाम खूबी का हो, वहां नकिरा इस्तेमाल किया जाए तो उसके मानी होती है ला महदूद ने। कहला दुनिया के अंदर ला महदूद हसना आता फरमा, दुनिया के अंदर हसना क्या है? दुनिया के अंदर हसना यह है कि किसी की मोहताजी ना हो, माजूरी ना हो, मोहताजी। और तीसरी बात यह, यानी पहली बात यह है कि माजूरी ना हो दुनिया के, दूसरी बात यह है कि मोहताजी ना, तीसरी बात यह है कि यहाँ तंगदस्ती ना हो, किसी के आगे हाथ ना फैलाने पड़े, जरूरियात खुद ब खुद अल्लाह अपनी रहमत से पूरी करे, और फिर यहाँ परेशानी ना हो। और इसके बाद पांचवी चीज गुमराही ना हो कि दुनिया की जिंदगी ये क्या है, आखिरत बनाने का जरिए। और दुनिया में हसना कब होगा? जब यहाँ इंसान गुमराही का रास्ते इख्तियार नहीं करेगा, हिदायत पर होगा, नेकी पर होगा, ताकि उसकी आखिरत संवर रहे। तो ये हमारे रब, तू दे हमें दुनिया में हसना, भलाई दे, कि ऐसा माल न दे कि जो अल्लाह में तुझसे काफिल कर दे, कि ऐसा माल न दे जो हमारा मतलूब और मकसूद बन जाए और हमें आखिरत से गाफिल कर दे। कि नहीं अल्लाह हसन, दुनिया में वो नेमतें अदा फरमा जो अल्लाह आखिरत बनाने वाली हो, आखिरत बिगाड़ने वाली हो। अल्लाह जो तेरी रहमत को मुतवज्जे करने वाली हो, तुझसे गाफिल करने वाली हो। वफिल आखिरत, और आखिरत में हसनतन, आखिरत में हसना अता फरमा। कि आखिरत में हसना क्या है? आखिरत में हसना ये है कि सबसे पहले कयामत के दिन की जिल्लत और रुसवाई, जब सबके सामने खड़े होंगे, आमाल जाहिर हो रहे होंगे, तो जो इंसान की कबाहतें हैं, बुरे आमाल हैं, वो जाहिर हो रहे होंगे। अल्लाह क़यामत के दिन रुसवा दिया, ये आखिरत के हसना में पहली चीज कि क़यामत के रुसवाई और जिल्लत से अल्लाह हिफाजत फरमाए। फिर अल्लाह क़यामत की जिल्लत और रुसवाई से भी हिफाजत फरमा, और फिर हसना, फिर अल्लाह मग़फ़िरत अता फरमाए, ये आखिरत की हसना। अल्लाह मग़फ़िरत के साथ जन्नत अता फरमा दे, अल्लाह जन्नत की नेमतें अता फरमा दे, ये सारी चीज़ें हसना के अंदर शामिल हैं। एक लफ्ज़ के अंदर जामियत सारी बातें। फिर फरमाया कि जो जन्नत में जाने वाले होंगे वो दो किस्म के लोग होंगे, एक गिरोह वो होगा जो जहन्नम में जाएगा अपनी बदआमालियों की वजह से, अकीदा सही होगा तो बदआमालियों की वजह से वो जहन्नम में जाएगा, जब जहन्नम में जाएगा तो वहाँ सजा भुगतने के बाद फिर जन्नत में आएगा। दूसरा खुश नसीब गिरोह वो होगा कि जो जहन्नम में जाए बगैर जन्नत में दाखिल हो। तो यहाँ आगे इसी बात को बयान करना है, वाकई ना, और तू बचा हमें अजाब नारी, आग के अजाब से, अल्लाह उन खुश नसीबों में बना जो जहन्नम में जाए बगैर जन्नत में दाखिल हो जाए, अल्लाह जहन्नम के अजाब से हमें महफूज करवा। मैं उलाई का वो है, लहुम उनके लिए है नसीबुन हिस्सा, नसीबुन हिस्सा, और यहाँ भी नकेरा लिखराम के बगैर इस्तेमाल है कि वो खुश नसीब हैं जिनके लिए बड़ा वसी और कसीर हिस्सा है किसका, अल्लाह की रहमत का। और ये क्यों है? मीमा का सबूत इसकी वजह से जो उन्होंने कमाया कि दुनिया के अंदर जो नेक अमल किए, दुनिया के अंदर जो सही अकायद इख्तियार किए, दुनिया के अंदर जो अल्लाह से रब्त कायम किया, ये उसी का नतीजा है। यहाँ वहाँ एजाज होगा कि अल्लाह तबारक व ताला वहाँ फरमाएंगे कि ये जो इनामात तुम्हें मिल रहे हैं ये तुम्हारे अमल का नतीजा है। तो हम इंशाल्लाह अर्ज करेंगे, अल्लाह ये तेरी रहमत ही रहमत है, मगर ना हमारे अमल जिस काबिल नहीं थे कि वो ये कबूलियत वाले, ये तो तेरा कर्म है, तेरा फाजिल है, तेरी रहमत है कि तूने अपनी रहमत से इनको कबूल फरमाए। तो हमें कि वल्लाह सय्यिदुल हिसाब, और अल्लाह हिसाब में जल्दी करने वाला है। अब अल्लाह हिसाब में जल्दी करने वाला है, इसके अंदर दो इशारे हैं। एक इशारा ये है कि अभी दुनिया के अंदर मौजूद हैं, क़यामत मालूम नहीं कब आएगी, और मैं कि क़यामत को दूर मत समझो, तुम इसे दूर देख रहे हो और हम इसको करीब देख रहे हैं, वनराहु करीबा, और हम इसको करीब देख रहे हैं। तो अल्लाह तबारक व तआला क़यामत जल्दी बर्पा करेंगे। जब अल्लाह यह क़यामत बर्पा करेंगे उस वक्त कहोगे कि दुनिया की इतनी लंबी ज़िंदगी जो है उसके बारे में भी क्या कहोगे, कि ये क़यामत के दिन के बारे में चंद लम्हात की ज़िंदगी थी, इतनी तवील ज़िंदगी जिसमें बरज़ख़ की हयात भी शामिल, जब पूरा ज़माना उस वक्त मालूम हुआ कितना मुख़लिस है। تو اللہ حساب میں جلدی کرنے لگا. دوسری بات یہ کہ اتنی مخلوقات وہاں پر ہوں تو اللہ سب کا حساب کتاب کیسے لے گا؟ یہ تو ایک ایک کا حساب جو لگے گا تو کتنا وقت لگے گا؟ تو میں کہ نہیں, یہ وقت تمہارے نزدیک ہے, اللہ کے نزدیک کوئی وقت نہیں لگے. تو دوسرا اشارہ یہ فرما دیا گیا اللہ سے جو حساب, کہ اللہ تعالی حساب میں تیزی فرمانے والا ہے. بڑی تیزی سے یہ حساب کے مراحل طے ہوتے ہوئے چلے جائیں. تو فرمایا کہ اللہ سے غافل ہونے کی وجہ اللہ کے بارے میں یقین کامل ہو اور آخرت کی تیاری ہو. اللہ مجھے بھی آپ کو بھی توفیق عطا کامل عطا فرما دے. فاخر دعوانا الحمد للہ فرمانے. یہ مہینے کا پہلا منگل ہے آج, انشاءاللہ خواتین کا پروگرام ہوگا 4:30 بجے. تو جو حضرات گھر والوں سے کہہ سکتے ہوں ان سے فرمائیں. ایک بار فاتحہ اور 3 بار اخلاص. آمین. برحمتک یا ارحم الراحمین.